नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। नेपाल भ्रमणमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकी आजदेखि भेटवार्तामा व्यस्त। राष्ट्रपति रामवरण यादवसँग भेटवार्ता जारी। आजै संविधान सभाका सदस्यहरूलाई सम्बोधन गर्ने। एसएलसीको पूरक परीक्षा साउन 20 गतिदेखि सुरु हुने। चितवनबाट 64.7% विद्यार्थी उत्तीर्ण। राष्ट्रपति पदका लागि आज अफगानिस्तानमा मतदान हुँदै पूर्व परराष्ट्र मन्त्री र पूर्व अर्थमन्त्री प्रतिस्पर्धामा। र विश्वकप फुटबल अन्तर्गत आज बिहान सम्पन्न खेलमा अस्ट्रेलिया चिलीसँग पराजित। आज राति 4 वटा खेल हुने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। समाचार विस्तारमा। नेपाल भ्रमणमा आउनुभएकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री एवं नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीले आज संविधान सभालाई सम्बोधन गर्नुहुने भएको छ। संविधान सभाको बैठक नबोलाइएको भए पनि सुकीले सभासदहरूलाई दिउँसो संविधान सभा भवनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनमा उहाँले नेपाल म्यानमारको सम्बन्ध नेपालको प्रजातन्त्रका विषयमा भनाइराख्नुहुनेछ। त्यसअघि उहाँले आजै संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेम्वाङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। 2:30 बजे संविधान सभाका अध्यक्ष नेम्वाङसँग भेटपछि 2:45 बजे सभासदहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। आजै बिपी चिन्तन प्रतिष्ठानले राजधानीमा आयोजना गरेको प्रजातान्त्रिक समाजवादको भविष्य विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँ सहभागी हुनुहुनेछ। नेत्री सुकीले हिजो मध्याह नेपाल आइपुग्नु भएको हो। नेपाल भ्रमणका क्रममा नेत्री सुकीले राष्ट्रपति विभिन्न राजनैतिक दलका प्रमुखहरूसँग भेट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री सुशील कोइरालासँग भने हिजो नै उहाँले भेटवार्ता गरिसक्नु भएको छ। राष्ट्रपति डाक्टर रामवरण यादवसँग केही बेरगीदेखि भेटवार्ता सुरु भएको छ। विश्वभर स्वतन्त्रता र प्रजातान्त्रिक आन्दोलनको सङ्घर्षको पर्याय बनेकी नेत्री सुकीले म्यानमारको स्वतन्त्रता र प्रजातान्त्रिक आन्दोलनका क्रममा 21 वर्ष बन्दी जीवन बिताउनु भएको थियो। 1999 जुलाईदेखि बन्दी जीवन व्यतीत गर्नुभएकी उहाँ 2010 को नोभेम्बर 13 मुक्त हुनुभएको थियो। आजबाट प्रजातान्त्रिक समाजवादको भविष्य शीर्षकमा बिपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ। काठमाडौँको बौद्ध स्थित होटल यातमा हुने प्रजातान्त्रिक समाजवादको भविष्य शीर्षकमा सम्बोधन गर्ने विषयमा विभिन्न देशबाट अतिथिहरू उपस्थित भएका छन्। सम्मेलनमा भाग लिन म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकी, सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आइला, जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक आनन्द कुमार, जर्मन प्राध्यापक थोमस मायर, बेल्जियमका प्राध्यापक डाक्टर जुलियन भौले सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ। सम्मेलनमा नेपालका तर्फबाट प्राध्यापक डाक्टर जयराज आसारले प्रजातान्त्रिक समाजवादको भविष्य विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ। सम्मेलनमा करिब 200 जनालाई अतिथिका रूपमा बोलाइएको छ भने 1500 भन्दा बढीको सहभागिता रहनेछ। नेत्री सुकीलाई अभिनन्दन गर्न प्रतिष्ठानले 501 सदस्य मूल समिति गठन गरेको छ। सुकीलाई भोलि अपरान्ह 4 बजे नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ। एसएलसी पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई 15 गतिदेखि निवेदन दिन परीक्षा नियन्त्रण कार्यालयले अनुरोध गरेको छ। आवेदन फारम सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट उपलब्ध हुने पनिकाले जनाएको छ। कार्यालयका अनुसार बढीमा 2 विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थी पूरक परीक्षामा सहभागी हुन पाउँछन्। पूरक परीक्षा साउन 20 गतेदेखि 27 गतेसम्म सञ्चालन हुनेछ। 20 गति अनिवार्य अङ्ग्रेजी र वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत व्याकरण र अनुवाद, 21 गति अनिवार्य नेपाली र गैर नेपाली परीक्षार्थीका लागि अङ्ग्रेजी, 22 गति अनिवार्य गणित, 23 गति अनिवार्य विज्ञान विषयको परीक्षा हुनेछ। वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको, 24 गति अनिवार्य सामाजिक अध्ययनको परीक्षा तोकिएको छ। यसै गरी साउन 25 गति अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा र वेद विद्याश्रम तर्फ अनिवार्य कर्मकाण्ड, संस्कृत तर्फ अनिवार्य संस्कृत भाषा, 26 गते ऐच्छिक प्रथम पत्रका सबै विषय र 27 गते ऐच्छिक द्वितीय पत्रका सबै विषयको परीक्षा सञ्चालन गर्ने कार्यालयले जनाएको छ। यसअघि एसएलसीको प्रवेश पत्र नै पूरक परीक्षाको लागि पनि प्रवेश पत्र कायम गरिएको र प्रवेश पत्रमा उल्लेखित सिम्बोल नम्बरबाट परीक्षा दिनुपर्ने कार्यालयले जनाएको छ। यसै गरी परीक्षाफल स्थगित भएको परीक्षार्थीहरूलाई 2 महिनाभित्र आवश्यक प्रमाणहरू पेश गर्न पनि कार्यालयले भनेको छ। पुनर्योगको लागि भने 15 दिनभित्र क्षेत्रीय शिक्षा निर्देशनालय, जिल्ला शिक्षा कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ। यसबीच यस वर्षको एसएलसी परीक्षामा चितवनका 64.7% विद्यार्थी उत्तीर्ण भएका छन्, जसमा 8.83% अर्थात् 880 जना विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन्। यस्तै 32.6% अर्थात् 3,254 जना प्रथम श्रेणी, 22.3% अर्थात् 2,221 जना द्वितीय श्रेणी र 95 जना तेस्रो श्रेणीमा उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय चितवनले जानकारी दिएको छ। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, हेटौँडा स्कुल अफ म्यानेजमेन्टले विश्वकप अवधिभर विद्यार्थीहरूलाई क्याम्पस ड्रेसको सट्टा आफूलाई मनपर्ने देशको जर्सी लगाउन छुट दिनलाई तपाईँ के भन्नुहुन्छ? ए, विश्वकप फुटबलको समर्थन, बी चर्चा कमाउने मेसो, र सी विवादमा तानिने काम। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656 63 063, मोबाइल नम्बर 98550 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लाग्न सक्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, राष्ट्रपति पदका लागि आज अफगानिस्तानमा मतदान हुँदैछ। लाखौँ मतदाता राष्ट्रपति पदको निर्वाचनको दोस्रो चरणको मतदानमा भाग लिँदैछन्। सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ। काबुल तथा ठुला नगरमा सुरक्षा निकायका कर्मचारीहरूलाई तालिबानको सम्भावित आक्रमण हुन नदिन उच्च सतर्क अवस्थामा राखिएको छ। सरकारले राजधानी काबुलमा प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई निरीक्षण गर्न सबै सडक तथा संवेदनशील क्षेत्रमा प्रहरी तथा सैनिक तैनात गरेको छ। सुरक्षा निकायले नगरमा गस्ती बढाएका छन् भने शङ्का लागेका गाडी तथा यात्रुको निरीक्षण गरिएको छ। गएको 24 घण्टामा सुरक्षा बलहरूले 29 सशस्त्र विद्रोही मारेको जानकारी गृह मन्त्रालयले दिएको छ। राष्ट्रपति पदका लागि पूर्व परराष्ट्र मन्त्री र पूर्व अर्थमन्त्री प्रतिस्पर्धामा छन्। खेल समाचार। विश्वकप फुटबल अन्तर्गत आज बिहान भएको खेलमा एसियाली क्षेत्रको प्रतिनिधित्व गरेको अस्ट्रेलिया पराजित भएको छ। अस्ट्रेलिया चिलीसँग 3-1 पराजित भएको छ। यो विश्वकपमै कमजोर मानेको टोली अस्ट्रेलियाले राम्रो खेल्न सकेन र 3-1 पराजित भयो। खेलको 12 मिनटमा सान्चेजको गोलमा अग्रता लिएको चिलीका लागि त्यसको 2 मिनटमै भाल्डी भियाले अर्को गोल थपे। खेलको इन्जुरी समयमा बिउसे जोरले गोल गर्दै चिलीलाई 3-1 अन्तरले जिताए। अस्ट्रेलियाका लागि टिम काहिलले खेलको 35 मिनटमा गोल गरेका थिए, जुन सान्त्वना गोल मात्र बन्यो। यो समयमा अङ्कबिन स्पेन पुछारमा छ। समान 3 अङ्क नै भए पनि नेदरल्यान्ड्स पहिलो र चिली दोस्रो स्थानमा छन्। अङ्कबिन अस्ट्रेलिया तेस्रो स्थानमा छ। यस्तै गैराती भएको खेलमा विश्व विजेता स्पेन आफ्नो पहिलो खेलमा पराजित भएको छ। 4 वर्ष अघि फाइनलमा नेदरल्यान्ड्सलाई हराउँदै उपाधि जितेको स्पेन त्यही नेदरल्यान्ड्ससँग 5-1 फराकिलो अन्तरले पराजित भयो। गैराती नै भएको खेलमा मेक्सिकोले क्यामरुनलाई 1-0 पराजित गर्यो। प्रतियोगिता अन्तर्गत आज 4 खेल हुँदैछन्। आज राति 9:45 पहिलो खेल सुरु हुनेछ भने अन्तिम खेल भोलि बिहान 8:30 चल्नेछ। राति 9:45 हुने खेलमा कोलम्बिया र ग्रिस भिड्नेछन्। यसैगरी 9:01 उरुग्वे र कोस्टारिका भिड्दा बिहान 4:15 इङ्ल्यान्ड र इटली भिड्नेछन्। एसियाली टोली जापानले भोलि बिहान 7:45 आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्नेछ। मिनेरियो बेलो होरिजेन्ट स्टेडियममा कोलम्बिया र ग्रिस भिड्ने तय भएको छ। यी दुई टिम दोस्रो पटक आमने सामने हुन लागेका हुन्। यसअघि 1994 भिड्दा कोलम्बिया 2-0 गोल अन्तरले विजयी भएको थियो। विश्व वरितामा 8 स्थानमा रहेको कोलम्बिया मारियो योपेसको कप्तानीमा हुनेछ। 12 वरियतामा रहेको ग्रिसका लागि कोलम्बिया बलियो प्रतिद्वन्दी हुने अनुमान गरिएको छ। यस्तै कोस्टारिका र उरुग्वे बीच हुने राति 9:15 खेल पनि रोमाञ्चक हुने अनुमान गरिएको छ। विश्वकप फुटबलको पहिलो उपाधि जितेको उरुग्वेले अहिलेसम्म 2 विश्वकप जितेको छ। 2010 उरुग्वे चौथो भएको थियो। उरुग्वे र कोस्टारिका अहिलेसम्म 11 खेलमा आमने सामने हुँदा उरुग्वेले 7 जितेको छ भने 4 बराबरीमा सकिएका थिए। विश्वकप उपाधिका दावेदार मानेका इटली र इङ्ल्यान्ड बीचको खेल भने भोलि बिहान 4:45 सुरु हुनेछ। 3 विश्व विजेता इटली र 1 च्याम्पियन इङ्ल्यान्ड बीचको खेल प्रतिस्पर्धात्मक हुने चर्चा गरिएको छ। स्टेभन जेरार्डको कप्तानीमा रहेको इङ्ल्यान्ड र बुफानोको कप्तानीमा रहेको इटली विश्व वरितामा पनि समान छन्। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। नेपाल भ्रमणमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकी आज भेटवार्तामा व्यस्त हुने। राष्ट्रपति रामवरण यादवसँग भेटवार्ता जारी। आजै संविधान सभाका सदस्यहरूलाई सम्बोधन गर्ने। एसएलसीको पूरक परीक्षा साउन 20 गतेदेखि सुरु हुने। चितवनबाट 64.7% विद्यार्थी उत्तीर्ण। राष्ट्रपति पदका लागि आज अफगानिस्तानमा मतदान हुँदै पूर्व परराष्ट्र मन्त्री र पूर्व अर्थमन्त्री प्रतिस्पर्धामा। र विश्वकप फुटबल अन्तर्गत आज बिहान सम्पन्न खेलमा अस्ट्रेलिया चिलीसँग पराजित। आज राति र भोलि बिहान गरी 4 खेल हुने। हवस् त, बिहान 10 अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्ननगर, मोबाइल 9845049728, प्रेम हिमाली चैनपुर, मोबाइल 9845568075, र दीपक बस्नेत चैनपुर, मोबाइल 9845597258। शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू, दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ।